नमस्कार, म यो गीतको गायक अर्जुन विरही, म यो गीतको लय तथा शब्द रचनाकार प्रकाश न्युरे। Okay. चाहिँदैन शीतल दिन।